हाहुं सहत्समभिनिम्मित सावुधन्तं क्लीमे खलं उथितको रससेन मारं थानाथि धम्म विधिना चितवा मुनिन्थो तन्ते च सा भवतु ते क्षयमङ्खलानि मा रातिरेकमभियुज्झित सफरतिं घोरं पनारवकमखमथथयखं खन्ति सुधन्तविधिना चितवा मुनिन्थो तन्ते च सा भवतु ते क्षयमङ्खलानि नाराखिरिङ्खचवरं अतिमत्तभूतं थावक्कि चक्कमसवनीवसुधारुनन्तं मेत्तं पुसेकविधिना चितवा मुनिन्थो तन्ते च सा भवतु ते क्षयमङ्गलानि उखित्तखक्खमतिहत्थसुधारुनन्तं धावन्ति योचनपथं कुलिमालवन्तं इद्धिभिसङ्गतमनोचितवा मुनिन्थो तन्ते च सा भवतु ते क्षयमङ्खलानि कतवा न कथमुथरं इव खभिनिया चिञ्चाय तुद्धवचनं क्षनकायमध्ये सन्ते सोमविधिना चितवा मुनिन्थो तन्ते च सा भवतु ते क्षयमङ्खलानि सत्यं विहायमति सत्यकथवाथ केतुं वाथाभिरोपितमनं अति अन्धभूतं पन्यापथि पचलितोचितवा मुनिन्थो तन्ते च सा भवतु ते क्षयमङ्खलानि नन्धोपनन्धपुचखां विबुद्धां महिद्धिं पुत्तेन थेरपुचखेन धमापयन्तो इद्धूपथे सविधिना चितवा मुनिन्धो तन्ते च सा भवतु ते क्षयमङ्खलानि दुःखाहतिथपुचखेन सुधत्थहत्थं ब्रह्मं विशुद्धि च्युतिमिथि फकाभिधानं ज्ञानाखथेन विधिना चितवा मुनिन्धो तन्ते च सा भवतु ते क्षयमङ्खलानि एतापि बुद्धक्षयमङ्खल अर्थकाथायो वाचनोथिनथिने सरते मतन्धि हितवाननेकविधिनानि चुपथवानि मोक्षं सुखं अधिकमय नरो सपन्यो महाकारुणिको नाथो हिताय सब्भपानिनं पूरेतवा पारमि सब्भापत्तो सम्भोधिमुतमं एतेन सच्छवाच्येन होतु ते क्षयमङ्खलं क्षयन्तो बोधिया मूले सकयानं नन्धिवर्धनो एवं तवं विषयो हि क्षयसु क्षयमङ्खले अपराजितपल्लङ्के शीसे पथविपोखरे अभिषेके सप्पुत्थानाम् अखपत्तोपमोथति सुनखत्तं सुमङ्खलं सुपफातं सुहुत्थितं सुखनो सुमुहूर्तो च सुयिथां ब्रह्मचारिषु पथाखिनां कायकम्मां वाचाकम्मां पथाखिनां पथाखिनां मनोकम्मां पनिधीते पथाखिना पथाखिनानि कतवा न लभन्तथे पथाखिने भवतु सप्फमङ्खलं रखन्तु सप्फदेवता सप्फपुत्थानुभावेन तथा सोऽर्थी भवन्तु ते ภวตุสัพพมังคลังรักขันตุสัพพเทวตาสัพพธัมมานุภาเวนะสทาโสธีภวันตุเตภวตุสัพพมังคลังรักขันตุสัพพเทวตาสัพพสังฆานุภาเวนะสทาโสธีภวันตุเต